बिर्सिदेऊ आफ्नै मुटु हौ तिमलाई बिर्सु कसरी तिमी भन्छौ बाबा बिर्सिदेऊ आफ्नै मुटु हौ तिमलाई बिर्सु कसरी Hey, kalpana, gurde. तसैले उड्यो पछ्यौरी तिमी भन्छौ बाबा बिर्सिदेऊ आफ्नै मुटु हौ तिमीलाई बिर्सु कसरी तिमी भन्छौ बाबा बिर्सिदेऊ आफ्नै मुटु हौ तिमीलाई बिर्सु कसरी आफ्नै मुटु हौ तिमीलाई बिर्सौँ।